किन किन तिमी सपनीमा आउने कागौ यस्तो लाग्यो संसारै आफ्नै लग्न थाल्यो किन तिमी सपनीमा आउन थाल्यो यस्तो लाग्यो संसारै आफ्नै लाग्न थाल्यो किन किन तिमी सपनीमा आउन थाल्यो यस्तो साथ पाए भने आकाश